यहाँहरूलाई सहयोग गर्न चाहने महानुभावहरूले सम्पर्क गर्न खोज्नुभयो भने इन्द्रबहादुर कुँवरजी तपाईँको सम्पूर्ण नम्बर बताइदिनु। हजुर, अब यस्तो दयनीय अवस्थामा रहनुभएका यी आमा छोरीको विचलितता ज्यादा नै आत्मा रोएर आउँछ। हामी सबैले सबैको दिन यस्तै हुन्छ, सबैले दया गर्नु, गरिबलाई दया गर्नु जस्तो ठूलो धर्म केही पनि छैन। यसरी यिनीहरूको जीवन कष्टकर जीवन यापन गरिरहेका छन्। यसलाई स्वदेशमा बस्ने स्थानीय मान्छे, विदेशमा बस्ने सबै दाजुभाइ दिदी बहिनी मानिसहरूले केही सहयोग गरेमा छिट उभाएर घैला भरिन्छ भने उखान अनुसार केही केही सहयोग गर्नु भएमा यिनीहरूको जीवन केही सुधार हुने थियो र यस्तो कष्टकर जीवन यापनबाट केही मुक्त पाउने थिए। र कसैले सहयोग गर्न चाहनुहुन्छ भने म इन्द्रबहादुर कुँवरको फोन नम्बर 97470 82738 मा सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी कृष्णबहादुर रायमाझी हुनुहुन्छ पूर्व गाविस सचिव, उहाँले पनि आफ्नो सम्पर्क नम्बर दिनुहोस् न। हामीले सकेसम्म यिनीहरूको निमित्त अब खाना पिना भएन भने पनि हाम्रो घर नजिकै भएको हुँदाखेरि त्यहीँ गएर पनि यिनीहरूले आफ्नो भोक टार्ने काम सम्म भएको छ र अन्य सहयोगहरूमा हामीले उनीहरूलाई अति आवश्यक पर्छ, त्यसको निमित्त पनि हामीले निरन्तरता दिइरहेका छौँ। र राष्ट्रिय अन्तर्राष्ट्रिय यो सहयोगदाताहरू जसले उनीहरूको निमित्त केही दया राख्नु चाहनुहुन्छ भने मेरो सम्पर्क नम्बर हो 97470 55905। अवश्य पनि सहयोग गर्न चाहनुहुने महानुभावले यी दुईजना समाजसेवीको फोन नम्बरमा सम्पर्क राखेर रकम पठाइदिन सक्नुहुनेछ। यो बिचल्ली जो मैले प्रत्यक्ष देखिरहेको छु एकदम कोरोना जागेर आएको छ, जसले यो बास दिएको छ अथवा यो जमिन दिएको छ बस्नका लागि कमला विश्वकर्माका बुवा गोफले विकले दिनुभएको हो र यो परिवारलाई कहिलेदेखि झुपडी बनाउनु दिनुभएको यो 2067 देखि हो हामीले बास दिएको। यहाँको अब आर्थिक अवस्था केही छैन, एउटा बुढी आमा हुनुहुन्छ, उहाँ भत्ताको भरमा त्यही जीविका उपार्जन गर्नुभएको छ। उहाँलाई बिरामी हुनुहुन्छ, उहाँ बुढी आमा र दिदी हुनुहुन्छ 35 वर्ष कि, उहाँ एकदम बिरामी हुनुहुन्छ र बिरामी भएको कारणले हामीले चन्दा उठाएर गाउँबाट 5-6 हजार संकलन गरेर उहाँलाई म कमला विश्वकर्मा म गएर उहाँ रेसुङ्गा हस्पिटलमा इन्डोस्कोपी गराउँदा उहाँलाई अल्सर भएको रहेछ, त्यसपछि औषधि अल्सर गर्दा उहाँको त्यो रकम सकियो। अब हामीले फेरि औषधि थप्नु पर्नेछ, 1 महिनाको लागि औषधि दिएको छ। अब हामीले त्यसको लागि अब कहाँटा पैसा स्रोत जुटाउने हो, त्यसको लागि विदेशमा वा स्वदेशमा जहाँ भएकोले पनि एकजनाको एक रुपियाँ, धेरैजनाको एक रुपियाँले धेरै संकलन गरेर उहाँको एकजनाको ज्यान बच्छ भने उहाँलाई तपाईँले सक्दो सहयोग गर्नु होला भन्न चाहन्छु। जीवनदानको लागि आफ्नो सहयोग जति सक्दो सहयोग गर्नु होला भन्न चाहन्छु। यो परिवारलाई जीवनदानको अत्यन्तै जरुरी छ, जसको न बस्ने बास छ, न कुनै जमिन छ, न कमाएर पालिदिने छोराछोरी कोही छ, यसरी बिरामी परेर थल परिरहनु भएको छ, यो पानी चुहिरहेको छ। यो परिवारलाई यत्रो हस्तिचोर गाविसमा बत्ती आइसकेका छ, सबै घरमा झिलिमिली छ, यो परिवार घरमा मिटर बक्स छैन, अरू कुरा छाडिदिनुहोस्, बिहान बेलुका खाना खर्च छैन, उपचार गर्ने खर्च नभएपछि यहाँ अलपत्र जीवनलाई प्रत्यक्ष देखाउन यहाँका इन्द्रबहादुर कुँवर, त्यसै गरी पूर्व गाविस सचिव कृष्णबहादुर रायमाझी र यहाँको आमा समूहले हामीलाई यहाँ बोलाएर यो प्रसारण गरेर केही उद्धार हुन्थ्यो कि भन्ने जुन उद्देश्य दिनुभएको छ, उहाँहरूको यो भावना प्रति सबैले सहानुभूति राखेर तपाईँले सहयोग गरिदिनुहोस् भन्दै म यो स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु। त्यही अझै पाल्न ल्याएको बाख्रो हो, त्यही छ, यस्तै दुःख छ, यथेसम्म खानापिना केही छैन, हिजो कता कता गएर खाएर आए, त्यस्तै छ हजुर। मागेर खानु संसार में हो रे, दही पानी लूटनु भन्दा होला गीता पवित्र, तर बुझ्नेको अब गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा सुनौ। घर भत्केर 6 महिनादेखि अर्कैको घरमा आश्रय लिएका परिवारजनको बिचल्लीको कथा। हा कथा भित्रको कथा पस्किँदैछौ हामी, एउटा दिन दुखीको कारुणिक व्यथा पस्किँदैछौ हामी। सुन्नेलाई खोइ कस्तो लाग्ला, तर हामी यहाँ प्रत्यक्ष दर्शीलाई अत्यन्तै करुणा लाग्दो दृश्य हामी निहालिरहेका छौ। म यति बेला गुल्मी क्षेत्र नम्बर 3 को हाडाडे गाविस वडा नम्बर 3 मोती खर्क निवासी इन्द्रबहादुर परियारको घरमा आइपुगेको छु। घाँस बाँस कपासको कुरा गर्नु पर्दा यहाँनिर न घाँस न बाँस न कपास भएका यी इन्द्रबहादुर परियार जो 50 वर्षको हुनुभयो, जसले गाउँको धनी पुँजीपतिहरूको मेलापातको काम गर्नुभयो र लामो समयदेखि यस हाडाडे गाविसको कटुवाल काम गरेर समाजको सेवा गर्नुभयो, तर उहाँलाई परेको बेलामा, उहाँलाई घाँस चाहिएको बेलामा, उहाँलाई बाँस चाहिएको बेलामा, उहाँलाई कपास चाहिएको बेलामा हेर्ने यहाँ कोही भएन। त्यति मात्र होइन, उहाँले चुनाव तकका थुप्रै दलका नेताहरूको पछि लाग्नुभयो, तर अहिले उहाँलाई फर्केर हेर्ने कोही छैन। संविधानमा यस्ता पछाडि परेका समुदायहरूको अधिकारको सुनिश्चित हुनुपर्ने माग उठिरहेको छ भने कतिपयले उहाँहरूलाई पछाडि पार्ने षड्यन्त्र गर्दैछन्। फेरि पनि 2047 साल आयो, त्यसपछि 2062-63 को आन्दोलनले यस्ता घाँस बाँस कपासबाट वञ्चित जनताको मुक्तिका लागि संविधानको कुरा चलिरहेको बेला यहाँनिर एउटा उदाहरण पेश गर्न गइरहेका छौ। आज यी दिन दुखीको बस्ने बास छैन, नीतिले उहाँलाई ठगिरहेको छ, पटक पटक आक्रमण गरिरहेको छ, तर उद्धार गर्ने कोही छैन भन्दा फरक पर्दैन, किनकि यहाँका स्थानीयवासीले कहिले काहीँ थोरा बहुत दिनुहुन्छ होला, तर उहाँहरूको एउटा ढलिरहेको बास उठाइदिने कोही छैन, उपचार खर्च दिने पनि कोही छैन। यिनै दिन दुखीको यो दर्दनाक कथा व्यथा पस्केर केही आर्थिक सहयोग हुन्छ कि भन्ने उद्देश्यका साथ यसै हाडाडे गाविस वडा नम्बर 3 मतीखर्काका युवा बोमबहादुर परियारको आग्रहमा हामी यहाँ आइपुगेका हौ, र अब हामी ढिलै नगरी इन्द्रबहादुर परियारको दुःख वेदनाहरू आजको जीवनको गोरेटोमा पस्किन गइरहेका छौ। हजुर नमस्कार। नमस्कार। पहिला सुरुमा मागमा पनि घर भत्कियो, बल्ल बल्ल दुःख गरेर घर बनाउनु भयो, त्यसपछि दोस्रो पटक पनि भत्कियो, अहिले बास पनि छैन, अर्कैको घरमा आएर बस्नु परेको छ, तपाईँलाई किन कसैले सहयोग गरेनन्? हजुर सहयोग खै भएन, पहिला पनि जाति दुःख पाएँ, 7-8 पुस्त घर भत्केर यताउति खोजेको मानु पनि लिएर छोरछोरीलाई खुवाउँछु भन्दा पनि ओभानो बहुलो भएन, पानी चुन्छ भान्सा पस्केर गर्दाखेरि खाना लागेको गाँसभरि भान्सामा जान्छ पानी, सरसर टिपेर कहाँ जाऊ, जाति बिति दुःख पाए भनेर अब त बनाउँछु त लोक हो, कतैबाट सहयोग हुन्छ कि भनेर बनाउँछु भन्दा पहिला बनाए पनि गयो, फेरि पछि पनि गयो, मलाई न खाने बास न हेर्ने सुत्ने छन्, अब एउटा छोरो त्यही बेलामा उठ्नु गएर एक्सन भएर मरिदियो, एउटा छोरो यहाँ छ, यो पनि रोगी छ, औसान गरेर बसेछ हजुर, मलाई न रहन न बस्न न खान भएको छ हजुर, के गर्ने? श्रोता, यहाँनिर उहाँले एउटा बस्ने बास खडाउँदै हुनुहुन्थ्यो, गत माघमा पहिलो पटक भत्कियो, दोस्रो पटक गत मक्सिरमा भत्किएपछि यो परिवार घर छोडेर अर्कैको घरमा आश्रय लिन आइपुगेको छ, र कस्तो दुःखद कुरा भने यसै वर्ष उहाँको कान्छो छोरा रामबहादुर परियार बुवा आमाको दुःख देख्छु भनेर भारत गएको 6 महिना नपुग्दै सड़क दुर्घटनामा परेर मृत्यु हुनुभयो, र अर्को जेठो छोरा जुद्धबहादुर परियारलाई पत्थरीको बिमारले अपरेसन गर्नु पर्यो, त्यसमाथि घर डल्यो, सबै भत्ताभङ्ग भयो, अनि यो परिवार यस उज्जवलका खबरको जीवनको गोरेटोमा उहाँहरूले गुहार माग्दै हुनुहुन्छ र यहाँनिर बमबहादुर परियार हुनुहुन्छ जो हामीलाई आमन्त्रण गर्नुभयो। यो परिवारको जुन बिचल्ली देख्नुभयो। हजुर, मलाई चाहिँ थाहा थिएन यो घर भत्किँदा चाहिँ म घर पनि थिएन। पहिले दुई पटक घर भत्किएको अरे यहाँनिर, एक पटक छाएर अब बस्ने क्रम हुन लाग्यो भन्ने क्रममा भत्कियो, अर्को पटक फेरि पनि घर बनाऊ भनेर घरमा गएर भित्र बस्ने क्रममा यहाँ दुईजनालाई च्यापिएर अनि अरूले नदेखेको भए यहाँको मृत्यु पनि हुन सक्ने रहेछ। त्यो त मलाई यहाँ भनेको कुरा अनुसार सुनेको हुँ होइन। अनि त्यस पछाडि एकपटक यहाँका दाजुहरूलाई सोधेर, यहाँका समाजसेवीहरूलाई सोधेर अनि उज्जवलको खबरसम्म पुऱ्याउँ अनि त्यस पछाडि केही सहयोग हुन्छ कि भनेर हजुरलाई चाहिँ मैले फोन गरेको छु। र एउटा नागरिक मञ्चका संयोजक सुजन कुन हुनुहुन्छ। सुजनजी, यो अवस्था देखिहाल्नु भयो तपाईँले, तपाईँले यहाँ देखिरहनु भएको छ, यहाँको यो घरवास ठडाउने उपाय स्थानीय तहमा चलेन? हजुर, यसको लागि धेरै धेरै धन्यवाद। यहाँहरूको लागि मैले यो दर्दनाक अवस्था देखेर राजनीतिक दलका साथीहरू, समाजसेवी साथीहरू सबैलाई सरसल्लाह गरेर ओडा भेला समेत पनि गराए। हामीले फेरि ओडामा पनि सकेसम्म एकपल्ट यसलाई सहयोग गर्ने कोसिस गरौँ न त भन्दा ओडाको सानो सहयोगले पनि यो असम्भव देखियो। फेरि पनि हामीले मैले के निर्णय गरे भने गाविसमा एउटा सिफारिस गरौँ न त भनेर व्यक्तिगत उसबाट, घर परिवारबाट र मेरो आफ्नै वडा नागरिक मत संयोजकको तर्फदेखि मैले गाविसमा केही सहयोग गरिदिनु न भनेर मैले अपिलको सिफारिस पनि गरे। त्यो सिफारिस पठाउँदा गाविसमा के समेत भन्ने सूचना मैले पाएँ भने यस्ता यस्ता लेखेर यो वडा नागरिक संयोजक सुजन पुनले यस्ता यस्ता लेखेर पनि के गरे होला भन्ने समयको संकेत सूचना पनि मैले पाएँ। यो असाध्यै दर्दनाक छ, यस्ता किसिमको व्यवहार गर्न हुँदैन थियो। त्यसपछि मैले फेरि दलित संघको गाविस स्तरीय सञ्जालका अध्यक्ष पनि सिफारिस गरौँ न त म आफै निवेदन गरेर यही दर्दनाक घटनाका पीड़क भाइको तर्फबाट लिएर पेश गरौँ त उताबाट पनि केही राहत हुन्छ कि, हाम्रो गाविसबाट दलित कोटामा छुट्टैको राहतबाट पनि हुन्छ कि भनेर मैले त्यहाँ पहल गर्ने कोसिस गरेँ। तर आजसम्म हनको जवाब त के भेट पनि भएको छैन भन्ने कुरा मैले त्यही पीड़ित परिवारबाट सुन्नमा आएको छ। र यो असाध्यै दर्दनाक घटना देखिएको छ। तत्कालै घर बनाउँदै गर्दा सुरुमै अब बन्न लाग्यो भन्दा भन्दै भत्कियो, फेरि पनि त्यसै बीचमा के भयो भन्दा कमाउन गएको छोरो 6 महिना नपुग्दै फेरि उहाँ गाडी एक्सिडेन्टमा परेर मरेको घटना आउँदा मृत्युले, उसको मृत्युले फेरि हामीलाई ओडावासी सिंह ओडावासीलाई नै एकदम दुखित तुल्यायो। फेरि पनि त्यसै सोही अवस्थामा पनि फेरि हामीले बनाउँछौँ त लागिहाल्यो, बस्ने बास त बनाउनै पर्छ, यस अवस्थामा बस्नु त हुँदैन भन्ने किसिमले फेरि पनि उहाँहरूले ठुलो कोसिस गर्नुभयो। अब बन्नै लाग्यो भन्ने, अब छाउन त पाइन्छ होला, छाइन्छ छाइन्छ भनेर गर्दा फेरि पनि त्यही बस्ने बास नहुँदै गर्दा तलपट्टि हामी बस्छौँ नि त भनेर त्यही दिन बसेकै दिन के भइदियो भन्दा बाहिर यस्तै उहाँहरू घरको बुढाबुढी बसे बेला त्यो घर एक्कासी एक पाखा एक साइडको केही छैन, यहाँ देखिरहेका छौँ हामीले एक साइडको केही छैन, उहाँले त्यही बेलामा च्यापेछ। फेरि हामी सबै ओडाका चाहिँ जनता गाविस छिमेकका ओडाका मान्छेहरू आएर यहाँलाई उद्धार गर्ने, यहाँलाई कसरी बचाउन सकिन्छ भनेर विचार उहाँ लडिराख्नु भएको थियो। बेहोस अवस्थामा हुनुहुन्थ्यो, उहाँको सायद करङ पनि भाँचेको छ भन्ने डाक्टरले प्रमाणित गरेको छ, तर त्यो अवस्थामा पनि उहाँको हामी इलाज गर्न सकिराखेका छैनौँ। हामीले कसरी हुन्छ के गर्नुहुन्छ, यसको लागि यो दुखी दर्दनाक घटनाप्रति तपाईँले गम्भीर भएर सानो सहयोगले यहाँको ठूलो महान कार्य हुन सक्छ भने हजुरले थोरै थोरै एक दुई पैसा दस बीस रुपियाँ गरेर यहाँको उद्धार गरिदिन म वडा नागरिक संयोजक हार्दिक आग्रह गर्न चाहन्छु। उहाँलाई सहयोगको खाँचो छ। यहाँ लाजमर्दो कुरा गरिरहनु पर्दा यति बेला संविधान निर्माणका लागि नेताहरूमा जुगाको लडाई चलिरहेको छ, तर यस्ता गरीबहरूले समयमा उपचार पाउन सकेका छैनन्। आज लामो समयदेखि यो गाउँको कटुवाल काम गरेर उहाँले यो गाउँको सेवा गर्नुभयो, तर उहाँलाई परेको बेलामा उपचार गर्ने खर्च छैन। उहाँ मात्र होइन, यो प्रतिनिधिमूलक घटना हो। यो देशका तमाम यी कटुवाल जसले काम गरिरहेछ वर्षौंदेखि, उनीहरूलाई एउटा दास बनाएर राखिएको छ, त्यही भोगिरहनु भएको छ उहाँले। किनभने उहाँले जस्तो सेवा अरू कर्मचारीले गर्दाखेरि उनीहरूले उपचार पाउँछन्, उनीहरूले अनेक सुविधा पाउँछन्, तर यी कटुवालहरूले कोही पाउन सक्दैनन्। उहाँहरू बिहान कहिले साँझ भन्नुहुन्न, कहिले रात भन्नुहुन्न, एकदेखि अर्को घरमा पुग्नुहुन्छ, धेरै दुःख गर्नुहुन्छ, तर यहाँहरूलाई फर्केर हेर्दैनन्। दुई चार पाथी अन्न दिएर भुलाउने गरिन्छ। तमाम कटुवालहरूले यही भइरहेका छन्। इन्द्रबहादुर परियारजीको अहिले 3 करङ भाँचिएको छ, उहाँले उपचार पाउन सक्नु भएको छैन। त्यसै गरेर उहाँका छोराको पत्थरीको अपरेसन गरिरहनु परेको छ। त्यस्तै एउटा छोरा भारतमा मजदुरी गर्दा गर्दै मृत्यु भयो, यहाँ एउटा घर ठडाइ परिस्थिति थियो, त्यही घर पनि भत्कियो। यो बिलाखा बन्धनको खबर लिन हामी यहाँ आइपुगेका हौ। यहाँनिर यस हाडाडे गाविस वडा नम्बर 3 की महिला समूहकी उपाध्यक्ष सन कुमारी घरती हुनुहुन्छ। यहाँलाई यो परिवारको उद्धार भइदिए हुन्थ्यो भन्ने लागिरहेछ? भइदिए हुन्थ्यो, हामीलाई ज्यादा दुःख लागिरहेछ। यिनीहरूको परिवार देख्दाखेरि अब दुःख लाग्दो कुरा छ। घरले चेप्दाखेरि हामीले निकालेर फाले थियौँ, कति दुःख लाग्दो कुरा। कटाओ कटाओ घरभित्र माठिया त भर्किएर मुनिया त चाप्पिएर दुईजना, तिनीहरूले कटाओ कटाओ हामीलाई बचाओ बचाओ भन्थे। हामी छिमेकी हो, हामी आएर निकाल्यौँ, आधा ढारसम्म निकालेर फुटेर फाल्ने। अब फेरि त्यो डुलेलाई फालेपछि त्यसपछि फेरि श्रीमानले कटाओ कटाओ म यहाँ छु, मलाई पनि निकाल बचाओ बचाओ भनेर कटा कटा आवाज सुनेको थियौँ। फेरि यतातिर फेरि उसको श्रीमान पो रहेछ भनेर फेरि उटा हात लगाएर हामीले एकजनाले फुटेर फाल्न नसकिने ढुङ्गा तिनी चिसो ढुङ्गा माटो सिटको तिनी फुटेर फालेर हामी जेठाजु बुहारी छोई छोई हामी छुटबारसम्म गरेको छोई छोई हामीले त्यसो गरेर फुटेर फाल्यौँ। हामीलाई निद्रा पनि लाइन, कति बिचल्ली बिचोक त्यस्तो देखेको पनि थिएन होला मैले, सायद त्यस्तो देखेको थियौँ हामीले। एकदम दुःख लाग्दो कुरा, यिनीहरूलाई दुःख छ, राज्यले उद्धार गरिदियोस्। हामीले गर्ने प्रयास हामीले वारबाट गरौँला पनि भनेको छौँ, गर्छौँ पनि, पहिला गरेको पनि थियौँ। अरू राज्यले अब ठुलो सहयोग लाग्ने भयो, यिनीहरूलाई खाने खर्च छैन, अब अलिअलि भएको पनि त्यही हो, बिग्रियो अब त्यो घर भर्किएर गयो। त्यसो गर्दाखेरि यिनीहरूलाई राज्यले राम्रोसित सहयोग गरिदियोस्, दुःख लाग्दो कुरा छ। यो कुरा गर्दाखेरि आँसु आन्छ मलाई पनि, कति म रोएको थिएँ। मैले भन्छु टहरको गौरव बोलियो रहेछ, टहर मरेर बाँचेको होस् भनेर मैले यो कटाल दाईलाई भन्छु बारम्बार। तपाईँले राज्यको कुरा गरिरहनु भयो, धेरै पटक चुनावहरूमा नेताहरूले भाषण पनि गरे होला, तर यस्ता वर्ग समुदायले त न्याय त पाएनन् सर, पाएनन्, धोका जस्तै भयो सर, दिन परो अब राज्यले सहयोग गर्नु परो। बहुदलीय व्यवस्था आयो त्यति बेला पनि गरिबहरूको मुक्ति हुन्छ भने, त्यसपछि 2062-63 को आन्दोलन पछि गणतन्त्र आयो, गणतन्त्रको अनुभूति गर्न पाए त यस्ता मान्छेहरूले? पाएनन् सर, पाएनन्। चुनाव आउँदाखेरि अब भन्छन् अब यसमा भोट दिन पर्छ भनेर कति ललाइ फगाई गर्छन्, आखिर आफूलाई दुःख पर्दाखेरि कसैले पनि हेर्दैनन्। त्यस्तै हो सर, अब हेर्ने रहन्छ। यो सरकार केही बोल्दैन यस्तो देख्दा पनि, नारामै सीमित गर्यो जनताको मरमा, साथ बिहान चुलो बालोस काम गर्नेको घरमा, खोइ हाम्रो दिलमा त घामै लाएन। Just go.